हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइलिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि, तपाईँसँगै रमाइलो कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन, अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो विषय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ, मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ, अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा रहन्छौँ। आउन चाहनुहुन्छ आज पनि यो साँझको बेला एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ, अलिकति रमाइलो बनाउन चाहनुहुन्छ यो साँझलाई भनेदेखि चाहिँ फोन गर्नुहोला 056-5363-332 र 056-5363-333। यो दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा को साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? सुदीप चेपाङ भन्नुभयो, चिसा पानीबाट। अनि के छ, के गर्नुहुन्छ सुदीपजीले? ठिक छ, खाना खानु भएको छ कि छैन? भर्खर त साँझ परेको छ, अहिले के खानु है? ल ठिक छ, बिस्तारै बिस्तारै खानुहोस्, तर कार्यक्रम अवधिभर चाहिँ सुनेर साथ दिनुहोस् है। अनि आज अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ तपाईँ? धन्यवाद। मलेसियामा बस्नुहुने मेरो नवीन दादा, हजुर, पुरमा बस्नुहुने मेरो मामा माइती, अनि चेपाङ अनिता, अनि सिलिङ्गी मकनपुरमा बस्नुहुने मेरो दिदी भाइहरूलाई, अनि लालुमारामा बस्नुहुने मेरो भाइजीहरूलाई, बेमाजीहरूलाई, सुदीप कुमार चेपाङ भनेर। हुन्छ सुदीपजी, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्कार, सुदीपजी आउनु भएको थियो यति बेला चिसा पानीबाट, र अर्पण शुभ साँझको व्यवसायी हो, तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि 056-5363-332 र 33 को बाटो खुल्लै छ। र अर्को साथी पनि आइसक्नु भएको छ भन्ने इसारा मिलेको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हेलो दिदी नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रेश कुमारजी है, के छ हाल खबर तपाईँको? राम्रो छ अहिलेसम्म है? अहिले पानी परिरहेछ? ओहो, यता पनि अँध्यारो त भएको थियो, तर पानी चाहिँ परिसकेको छैन कि जस्तो लागिरहेछ, म आउँदासम्म चाहिँ परेको थिएन है। अहिले चाहिँ परेको छैन, भर्खरै परिसकेको भए चाहिँ मलाई चाहिँ थाहा भइहालेन, अहिले चाहिँ म भित्र पस्दासम्म चाहिँ पानी परेको छैन। ओहो, कहीँ पनि गएको छैन त? ओहो, तपाईँले सुन्नु भएन छ त्यसो भए? हो र, हामी सबैजना यहीँ छौँ नि, कहाँ जाने, सबैजना छौँ, सबैजना तपाईँहरूसँग कुराकानी गरिरहेछौँ नि, होइन र? अनि रेसी, अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ यति बेला तपाईँ? धन्यवाद। हजुर, हजुर, हुन्छ रेशजी, आउँदै गर्नुहोस् अहिले भने छुटौँ। नमस्कार, ऋषि आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जबाट हामीलाई सुनिराख्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुरामा रहेर सुनिराख्नु भएको छ। एकैछिन भए पनि तपाईँको थकालाई मेटाउनको लागि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर उपस्थित हुने गर्छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेका छु, उहाँलाई पनि स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट शर्मिला भन्नुभयो हो? अनि के गर्नुहुन्छ शर्मिलाजी? कतिमा? सातमा। कस्तो चल्दैछ त पढाइ? राम्रै छ, सन्तोषजनक छ, अझै राम्रोसँग पढ्नुहोस् है। अनि खाना त खानु भएको छैन होला है? अब बिस्तारै बिस्तारै खानुहोस्, कार्यक्रम सकिए पछाडि खाए पनि हुन्छ, आज भोलि त त्यति राति हुँदैन है। कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? धन्यवाद। हुन्छ, अहिले भने छुटौँ। नमस्कार, शर्मिला आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण शुभ साँझको व्यवसाय हो। सुना 56563332 र 56563333 यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा यस्तै रहेछ जुने सुखै छ जुनी, सुख पर्दा हँस्ने मन, दुःख पर्दा रुने, मर्मस्पर्शी खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण सुबसाजको व्यवसाय सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-563-332 र 056-563-333 यो दुईवटा बाटो तपाईँहरूको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेलाको साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन चाहिँ सकेन, अलिकति प्रविधिमा समस्या, फोनलाइनमा समस्या हुनसक्छ। तपाईँ प्रयास गर्नुहोला, पक्कै पनि तपाईँसँग मेरो कुराकानी हुने नै छ। र अर्को साथी आइसक्नु भएको छ है, भन्नुभएको छ, इसारा पाइराखेको छु मैले 056-563-332 र 056-563-333 बाटो खुल्ला छ। कोही साथी हुनुहुन्छ? हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट कमला चेपाङ। के छ कमलाजी, तपाईँको हाल खबर? हजुर कमलाजी, के भन्नुभयो? मैले त सुन्दै सुनिनँ त। ए एकदम ठिक छ। पानी परिया छ कि छैन अहिले त्यतातिर? अँध्यारो अँध्यारो भइरहेछ है। अनि खाना खानुभयो कि छैन? ल ठिकै छ, बिस्तारै बिस्तारै खानु होला है। मैले पनि खाएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि आजको कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत यति बेला? धन्यवाद। अनि पढे गरौँ बस्नु हुने बिन्दास भेनाजु, सम्झना दिदी, अनि बुवा मम्मीलाई। हुन्छ, अहिले पनि छिटो आउँदै गर्नुहोस् है। नमस्कार। यति बेला अर्पण शुभ साँझको यो विषय तपाईँ सुनिराख्नु भएको छ। कमलाजी आउनु भएको थियो कुराकबाट, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला। र अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। हेलो हेलो हजुर, नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलरबाट। मैले गेस गर्नु पर्यो? प्रसन्ना हो? प्रसन्नाजी, हेलो, के भइरहेछ? आवाज अलिकति राम्रोसँग आइराखेको छैन, अलिकति समस्या हो कि जस्तो लागिरहेछ। यति बेला एउटा भाका तपाईँको लागि अगाडि सार्छु म, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु। 056-563-332 र 33 बाटो खुल्लैछ। मैले फेर्ने सासुमा, चुनि गयो मेरो तिमीलाई पाउ फेरिने सासमा खालको भाग तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। तपाईँको दिनभरिको थकानलाई भुलाउनको लागि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर हरेक दिन साँझ 7 बज्ने बित्तिकै उपस्थित हुन्छौँ। र कोही साथी आइसक्नु भएको छ, हामी लगभग अन्त अन्तमा आइपुग्न लागिसकेका छौँ कि जस्तो पनि लागिरहेछ। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट ऋषि अधिकारी। के छ ऋषिजी, तपाईँको हाल खबर? हाम्रो पनि एकदम ठिक छ। खाना खाएको छैन? तपाईँले खानुभयो? खानु भएको छैन? अनि समय पनि हुँदैछ नि त, होइन र? त्यही त है। अनि के छ भण्डारातिरको हाल खबर? पानी परिरहेको छ कि घाम झर्किरहेको छ कि एकदम गर्मी बढिरहेको छ कि शीतल शीतल भएको छ? भन्न खोजेको दिउँसोतिर के शीतल भएको छ है? ल ठिकै छ, यो जेठको महिनामा शीतल हुँदाखेरि अलिकति खुसी पनि लाग्छ है। अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? हजुरलाई धन्यवाद। हुन्छ, अहिले पनि छिटो ऋषिजी आउँदै गर्नुहोस् है। नमस्कार। ऋषि आउनु भएको थियो यति बेला भण्डाराबाट, र अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हेलो, नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म दारेचुकबाट। दारेचुकबाट, यहाँको शुभ नाम? सिमरन। सिमरन, हजुर। के छ सिमरनजी, हाल खबर? सबै ठिकठाक छ दिदी। सबै ठिकठाक छ हजुर। कतिको सुन्नुहुन्छ रेडियो अर्पण? एकदम सुन्छु हामी त यहाँ त। एकदम सुन्नुहुन्छ? एकदम राम्रोसँग सुनिन्छ, एकदम स्पष्ट आउँछ। ठिक छ, यस्तै गरी माया गर्नुहोस् है सधैँभरि। हजुर, हुन्छ। अनि खाना खानु भयो कि छैन? बनाउनु भयो? बनाउँदैछु। ल ठिक छ, बिस्तारै बिस्तारै बनाउनुहोस्, बिस्तारै बिस्तारै खानुहोस्, केलाई हतार छ र अब, होइन? हजुर। अनि को कसो सम्झिनुहुन्छ आज अब बस्ने भाका मार्फत? धन्यवाद। मेरो गरिबार बस्नु भएको दिदी भेनाज्यू, अनि मेरो घर परिवार बुवा मम्मी दाई भाउजू, अनि मेरो साथी अनिता, अनि विशेष गरी मेरो नयाँ साथीहरूको लागि, र ज जसले मलाई सिमरनहरू दिनुहुन्छ उहाँ सम्पूर्णको लागि। हुन्छ सिमरनजी, अहिले पनि छिटो नमस्कार। सिमरन आउनु भएको थियो यति बेला दारेचुकबाट, र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ। एकजना साथीसँग चाहिँ कुराकानी गर्न सक्छौँ कि जस्तो लागिरहेछ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हेलो, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? परेवाकोटदेखि दिनेश चेपाङ। के छ दिनेशजी, परेवाकोटतिरको हाल खबर? अहिलेसम्म ठिकठाकै छ भन्नु पर्यो दिदी. ठिकठाक छ. हजुर. के गर्नुहुन्छ नि तपाईँ? बसी बसाइ नै छ. हजुर. कतिको सुन्नुहुन्छ बसिरहेको बेलामा रेडियो अर्पण चाहिँ? रेडियो अर्पण मजाले सुन्छु दिदी. मजाले सुन्नुहुन्छ, मन पर्छ. हजुर. ल ठिक छ, माया गर्नु सधैँभरि है. हजुर. अनि अब बज्ने भाके मार्फत चाहिँ कसरी सम्झिनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद. अनि प्राविधिकलाई, अनि त्यसपछि अनि मेरो घर परिवारलाई र अनि मेरो मामाको घर परिवारलाई अनि मलाई नचिन्ने सम्पूर्णलाई. हुन्छ, अहिले भने छुट्यौँ है. नमस्कार. नमस्कार. अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ. यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र थियो भन्नुपर्छ. हामी अन्त अन्तमा आइसकेका छौँ आजको यो कार्यक्रमको चाहिँ. तिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर बसिदिनु भयो. यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रहिदिनु भयो. तपाईँ सम्पूर्णलाई धन्यवाद छ. त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले पनि साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ. विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने, आउन प्रयास गर्नुहुने तपाईँहरूप्रति निकै नै आभारी छु. र आज कार्यक्रममा आउनु भएको थियो चिसापानीबाट सुदीपजी, रेश कुमार हुनुहुन्थ्यो, त्यस्तै गरी शर्मिला कुराकबाट कमलाजी आउनु भएको थियो कुराकबाट, ऋषिजी भण्डाराबाट सिमरन हुनुहुन्थ्यो दारेचोकबाट, र अन्तमा दिनेशजी आउनु भएको थियो परिवारकोटबाट. तपाईँहरूलाई पनि धन्यवाद छ. प्रसन्नजी पनि आउनु भएको थियो, उहाँसँग चाहिँ कुराकानी हुन सकेन मेरो. र यतिन्जेलसम्म फोन प्रयास गर्नुहुने तपाईँप्रति पुनः एकपटक आभार प्रकट गर्छु. अनि यतिन्जेलसम्मकै प्राविधिक साथको लागि रिजललाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु. नमस्कार, शुभ सन्ध्या. को दर्पण सुन्नु होला रेडियो अर्पण.